بڑی سے بڑی اور آسان فقیری یہی ہے کہ انسان یہ کہے کہ مجھے اللہ کا ہر فیصلہ منظور ہے۔ بچے نے جب باپ کہنا شروع کر دیا تو سمجھو آپ بڑے ہو گئے اور بوڑھے ہو گئے۔ اگر آپ بیٹا ہو کے رعایت مانگتے ہیں تو باپ کو رعایت کیوں نہیں دیتے؟ تھوڑا علم اور تھوڑا عمل رکھنے والے اکثر مغرور ہو جاتے ہیں اور پھر ہلاک ہو جاتے ہیں۔ اللہ موت سے زندگی اور زندگی سے موت پیدا کرتا ہے، جیسے انڈے سے زندگی اور زندگی سے انڈا۔ جب انسان خدا کی کائنات میں خدا بن کے مداخلت کرنے لگ جائے تو سمجھو کہ تباہی آ گئی۔ اگر آپ کے دل میں بدی کی خواہش نہیں ہے تو اپنے دل میں نیکی کی خواہش پیدا کرو۔ اپنی ذات کے ساتھ جھگڑا نہ کرو، اپنی ذات کو آسان رکھو اور یوں اپنی نیند کو پریشان نہ کیا کرو۔ جب تک عمل علم کے تابع نہ ہو تو علم علم نہیں رہتا۔ اگر آپ کا عمل آپ کے علم کا شاہد نہ ہو تو وہ علم آپ کے لیے حجاب اکبر ہے۔ بدی وہ نہیں ہے جو آپ کو ناپسند ہو، بدی وہ ہے جو اللہ کو ناپسند ہو، اور نیکی وہ نہیں جو آپ کو پسند ہو بلکہ نیکی وہ ہے جو اللہ کو پسند ہو۔ تنہائی میں اللہ سے کیے ہوئے وعدوں کو پورا کرو، گلہ نہ کرو، پھر عبادت کرو تو پوری زندگی عبادت بن جائے گی۔ محبت میں داخل ہونے والا محبت پر بیان اور محبت پر مضمون بھول جاتا ہے، کیونکہ اس کا بیان خاموش ہو جاتا ہے اور کیفیت شروع ہو جاتی ہے۔ اگر آپ انصاف کی سیٹ پر بیٹھے ہیں تو اپنے بیگانے کا فرق ذہن سے نکال دیں۔ ماں اپنے بچے کے ساتھ انصاف نہیں کرتی بلکہ رعایت کرتی ہے۔ ایسا بھی ہوتا ہے کہ کسی نے سری محبوب کا ذکر سنا اور اسے محبت ہو گئی، یہ بڑے نصیب کی بات ہے، اور جن کو محبوب نہیں ملتا ان کو دیکھنے کے بعد بھی نہیں۔ اچھے لوگوں کو متاثر کرنا اچھی بات ہے اور برے لوگوں کو متاثر کرنا بری بات۔ جب تک یہ تمیز نہ ہو کہ اچھا کون ہے اور برا کون، تو متاثر کرنے کا عمل جہالت ہے۔ جلوہ غور کرنے والے کا نام ہے، دیکھنے والے کا نام ہے اور محسوس کرنے والے کا نام ہے۔ طالب کو صادق ہونا چاہیے، اگر وہ صادق ہو گیا تو طلب تو ویسے بھی پوری ہو گئی۔ ایسا بھی ہوتا ہے کہ کسی شخص کو ایمان کے راستوں میں بے دینی مل جاتی ہے اور کسی کو لا دین راستوں میں ایمان مل جاتا ہے۔ ناشکری کب ہوتی ہے؟ جب اللہ کے کیے ہوئے احسان سے غلط فائدہ اٹھایا جائے۔ اپنے آپ کو دنیا سے دور کر دو تو جلد اللہ کے قریب ہو جاؤ گے۔ دانا آدمی دھوکہ دیتا بھی نہیں اور دھوکہ کھاتا بھی نہیں۔ جس شخص کے بارے میں آپ کی زبان سے اچھے کلمات نکل چکے ہوں، اس کے بارے میں کبھی آپ کی زبان سے غلط لفظ نہ نکلے۔ آپ اللہ کی بات کرو تو اللہ کے حبیب کے حوالے سے کرو، اور اللہ کے حبیب کی بات کرو تو اللہ کے حوالے سے کرو۔ اللہ جب کبھی کسی پر مہربان ہوتا ہے تو اس پر سکون نازل کر دیتا ہے۔ اگر تمہارا دوست اللہ ہے تو تم اللہ کے دوست ہو۔ نامنظور خواہش کا بھی اتنا احترام کرو جتنا منظور خواہش کا۔ ماں کے لیے بیٹا ایک جلوہ ہی تو ہوتا ہے۔ اگر شوق والے پیدا ہو جائیں تو سانس کے اندر سے نغمہ پیدا ہوتا ہے۔ قطب دو قسم کے ہوتے ہیں، ایک قطب تو خاموش ہوتا ہے اور اس کے پاس کرامتیں ہی کرامتیں ہوتی ہیں، وہ ہر کام خاموشی سے کرتا ہے اور سارے کام اللہ تعالیٰ کی منشا کے مطابق کرتا جاتا ہے۔ دوسری قسم قطب ارشاد کہلاتی ہے، جو ہر چیز کی وضاحت پیش کرتا ہے تاکہ لوگوں کے خیال میں گھٹن پیدا نہ ہو اور خیال کو دھواں یا گرد نہ لگ جائے۔ آپ لوگ شکر کرو کہ آپ کو دین ملا اور باقی لوگوں کو دنیا ملی۔ زندگی سے پہلے نیند ہے اور موت سے پہلے بھی نیند ہے۔ نیند کے دوران عمل کا احساس خواب کہلاتا ہے۔ جس ذات پر قرآن کا نزول ہوا اس کے ساتھ رابطہ آپ کو کبھی گمراہ نہیں ہونے دے گا۔ کائنات کے جو سب کام ہو رہے ہیں وہ اللہ کرنے والا ہے، اور جو کام نہیں ہو رہے وہ بھی وہی کرنے والا ہے۔ آپ جس کے لیے اپنی جان نثار کرنے کو خوشی سے تیار ہو جائیں تو وہ آپ کے لیے جلوہ ہے، اور سب سے بڑا جلوہ سب سے بڑی ذات کا ہوگا، اور وہ جلوہ اللہ کے حبیب کا ہوگا۔ جہالت کے زمانوں میں اکثر ایسا ہوا کہ صداقت ایک آدمی میں نمایاں ہو گئی، اور اگر وہ زیادہ نمایاں ہو کے پاورفل ہونے لگ گیا تو ساری جہالت نے اکٹھے ہو کے اس کو پھانسی پہ لگا دیا۔ سکون قلب ایک ایسی واحد خواہش کو دریافت کرنا ہے جس پر باقی تمام خواہشات قربان ہو جائیں۔ روح جو ہے خدا نہیں لیکن ابتدا ہے، اور اللہ اور روح میں فرق یہ ہے کہ اللہ ہر ابتدا سے پہلے ہے اور ہر انتہا کے بعد، لیکن روح جو ہے پیدا کی گئی ہے لیکن فانی نہیں، روح مخلوق ہے لیکن ہمیشہ رہنے والی ہے۔ بغیر تسلیم کے تفکر شیطان ہو سکتا ہے، اور تسلیم کبھی شیطان نہیں ہو سکتی۔ جو لوگ آپ کے اختیار میں ہیں آپ ان پر کبھی ظلم نہ کرنا۔ محبوب جس پر اشکار نہیں ہوگا اسے محبت نہیں ہوگی۔ جس کے پاس مرتبہ تھا اس کے پاس علم نہیں تھا، اور جس کے پاس علم تھا اس نے مرتبے سے گریز کیا۔ اللہ کی طرف وہی جاتا ہے جس کے ساتھ اللہ ہوتا ہے، ورنہ کوئی انسان اللہ کی طرف نہیں جا سکتا۔ جس نے غم کی حالت میں اطاعت کا سجدہ کیا تو یہ اس کی بہت بڑی عبادت ہے۔ جہاں جہاں آپ کے گلے ہیں وہی پہ تو مقام شکر ہوتا ہے۔ اپنی نظروں کا خیال رکھو، آپ کی نظر سے نہ کوئی انسان گر جائے نہ آپ کسی انسان کی نظر سے گر جاؤ۔ دو اقاؤں کو سوائے منافق کے کوئی راضی نہیں کر سکتا۔ اس سے پہلے کہ سائل آواز لگا کے چلا جائے اس کو کچھ دو، ورنہ ڈھونڈو گے تو بھی نہیں ملے گا۔ جڑی بوٹیوں میں ایک بوٹی رات کے وقت روشن ہوتی ہے، اس کا نام شب چراغ ہے۔ رحم کا مطلب یہ ہے کہ انسان کو اس کے اعمال کی عزت سے بچایا جائے۔ انسان اگر اللہ کے ذکر سے غافل نہ ہو تو زندگی آسان ہو جاتی ہے۔ شریعت ایک نظام ہے اور اللہ ایک ذات ہے۔ نظام تو کسی وقت خاموش ہو سکتا ہے لیکن ذات خاموش نہیں ہو سکتی۔ اللہ کی طرف وہی جاتا ہے جس کے ساتھ اللہ ہوتا ہے، ورنہ کوئی انسان اللہ کی طرف نہیں جا سکتا۔ جس نے غم کی حالت میں اطاعت کا سجدہ کیا تو یہ اس کی بہت بڑی عبادت ہے۔ جہاں جہاں آپ کے گلے ہیں وہی پہ تو مقام شکر ہوتا ہے۔ اپنی نظروں کا خیال رکھو، آپ کی نظر سے نہ کوئی انسان گر جائے اور نہ آپ کسی انسان کی نظر سے گر جاؤ۔ دو اقاؤں کو سوائے منافق کے کوئی راضی نہیں کر سکتا۔ اگر آمدن نہیں بڑھا سکتے تو خرچ کو کم کر دو، آسانی ہو جائے گی۔ دوسروں کو حق دے دو، اپنا حق معاف کر دو، سکون مل جائے گا۔ سماج نہ نیک ہے نہ بد، بلکہ یہ آپ کے اپنے فیصلے کا نام ہے۔ تقدیر، نصیب یا حاصل اور خواہش کے درمیان فاصلے کا نام ڈپریشن ہے۔ یہ جو بزرگوں کے آستانے ہیں یہ خیال بھیجنے کے ٹیلی گراف آفس ہیں۔ اگر آپ پر زیادہ ڈپریشن آ جائے تو معصوم بچوں کو ساتھ رکھنا شروع کر دو، क्योंकि बच्चे फरिश्तों की तरह होते हैं। अगर ख्याल तंग हो जाए तो हाथ तंग हो जाता है। सकून आपके अलावा जगह का नाम नहीं है, उसी जगह के अंदर खुश होने का नाम है। जिस शख्स ने जिंदगी में किसी जिंदगी को रुखसत होते देख लिया, वो कभी यहाँ की चीज़ों का तकाजा नहीं करेगा। वो ख्वाहिश जिसका ताल्लुक दुनिया से हो तो सकून नहीं होगा, मगर वो ख्वाहिश जिसका ताल्लुक आकिबत से हो और वो पूरी हो या ना हो, वही बाइस सकून है। टूटे हुए खानदानों को जोड़ना शुरू कर दो, सकून आना शुरू हो जाएगा। आपका सारा इल्म यादाश्त का नाम है, और यादाश्त होती कितनी है। मेहरबानी में मज़ीद मेहरबानी के इजाफे की ख्वाहिश जो है ये बेसुकूनी है। अल्लाह की इताअत करने वाला डिप्रेशन में नहीं आएगा। ख्वाहिश और हासिल जब दोनों बराबर हो जाते हैं तो सकून मिल जाता है। जो मिल गया उस पर शुक्र करो, और जो नहीं मिला उसके लिए दुआ करो। नेकी की राह इस तरह है जैसे दरिया की राह है। दरिया के रास्ते में अगर पहाड़ आ जाए तो दामन बचाता हुआ चल पड़ता है, मैदान आ जाए तो चौड़ा होके चल पड़ता है। अल्लाह आपकी पहचान और दरियाफ्त आपके अपने इल्म का नाम नहीं बल्कि अमल का नाम है। अल्लाह के फजल की ख्वाहिश दरअसल सकून की तलाश है, और उसकी तलाश असल में अल्लाह के फजल की तलाश है। इस्लाह करो, दुआ दो और माल दो, फिर दूसरे को इतनी बात बताओ जितना उससे आपका ताल्लुक है। बग़ैर ताल्लुक के तबलीग नहीं करो तो बेहतर है। नया नबी जब आता है तो पिछले नबूवत का दौर खुद ब खुद ख़त्म हो जाता है, और अब नया नबी इसलिए नहीं आ सकता कि पिछली नबूवत का हुजूर पाक सल्लल्लाहु अलैहि वाली वसल्लम की नबूवत का दौर ख़त्म नहीं होना। जो ख्वाहिश अल्लाह की रज़ा पर हो वो पूरी हो जाए तब सुकून है, और पूरी ना हो तब भी सुकून है। हमारे यहाँ कहते हैं कि रोज़ा रखने से बीमारियाँ दूर हो जाती हैं, और अगर रोज़ा रखने से बीमारी दूर ना हुई तो क्या आप रोज़ा छोड़ देंगे? अल्लाह ताला से आपका कोई हाल मख्फी नहीं है, और आपकी कोई हालत ऐसी नहीं है जब आप अल्लाह ताला से मख्फी हों। अल्लाह ताला से आपका कनेक्शन हर हाल में बहाल रहता है, और रहना भी चाहिए। अच्छे मकामात को देखा करो, क्योंकि सिर्फ़ देखने से आपके अंदर अच्छाई पैदा हो जाएगी। और अगर बुरे मकाम से गुज़रो, अमल न भी करो तो भी बुराई पैदा हो जाएगी। ये दुआ करो कि या अल्लाह तेरी नेमतें हमें तेरी याद से गाफिल न करें, और तेरी आजमाइश हमें तेरी रहमत से मायूस न करें। नस्बत सिर्फ़ अल्लाह और अल्लाह के हबीब से होनी चाहिए, और इस रास्ते का एक रहनुमा होना चाहिए। अल्लाह पर राज़ी होने का मतलब यह है कि फ़कीर को अगर कायनात दे दी जाए तो वो इसमें तब्दीली किए बग़ैर कायनात जैसी है वैसी के वैसी अल्लाह के हवाले कर दे। यह आप पर अल्लाह का बड़ा फ़ज़ल होगा अगर आपकी मेहनतें आपको गुमराह न करें। सुकून कल्ब जो है यह अल्लाह की रहमत है। इश्क की कम से कम एक बात ज़रूर है कि इश्क अपने दीन को बड़े अदब से कबूल करता है, और अदब से कबूल करने से इबादत शौक में दाखिल हो जाती है। मौत का डर न रखो, गरीब होने का डर न रखो, सुकून मिल जाएगा। जिसको पुकारा जाए वो ज़रूरत के मुताबिक उसका जवाब देता है या जवाब बन जाता है। खौफ दो तरह की कैफियत पैदा करता है, एक तो ये बिगाड़ पैदा करता है और दूसरा ये इताद पैदा करता है। कोशिश का मतलब क्या है? सिर्फ कोशिश नहीं बल्कि नतीजा, क्योंकि अगर कोई पढ़ता जा रहा है और इम्तिहान नहीं देता तो नतीजा क्या निकलेगा? छोटी छोटी नेकियां करते जाओ तो बड़ा नतीजा निकलेगा। अगर मर्तबा अपनी अना के लिए है तो फिर यह न दीन के काम आएगा और न दुनिया के। आपने जब अमल किया तो नेकी को इनाम मिल जाएगा और बदी की सज़ा मिल जाएगी। इनाम का मानी कामयाबी और सज़ा का मानी नाकामी है। अल्लाह से अल्लाह की रज़ा के अलावा कुछ न मांगो, उसके महबूब की मोहब्बत मांगो, फिर सकून ही सकून है। मकान क्या होता है? मिट्टी थोड़ी सी ऊपर चली जाए तो मकान हो जाती है, और जब मिट्टी नीचे बैठ जाए तो फिर वापस आ जाती है। ख्वाहिश निकल जाए तो इज़्तिराब ख़त्म हो जाता है। इबादत की दाद पाने वाला रियाकार है। हर रोज़ किसी को माफ़ कर दो, हर रोज़ किसी से माफ़ी मांगने चले जाओ, सकून ही सकून है। नेकी की ख्वाहिश पूरी हो या ना हो बिज़ात खुद नेकी है, क्योंकि नेकी ख्वाहिश में आ जाए तो बदी नहीं कहलाती बल्कि जब बदी हो जाए तो बदी कहलाती है। आरज़ुओं की बहुतात बहुत बड़ी बीमारी है। भाई अगर कमज़ोर है तो उसको भाई समझना शुरू कर दो, फिर इंशाल्लाह ताला सकून मिल जाएगा। ज़िंदगी को अल्लाह का फ़ज़ल मानने वाला सकून दरियाफ्त कर जाता है। आप अल्लाह की ज़ात को माने, उस ज़ात का इस्म अल्लाह है, ये ज़ात कहीं भी हो इस्म उसकी पुकार है। हुज़ूर पाक से आपका फ़ासला जितना कम होगा उतना आपके लिए बेहतर होगा, इसलिए उस फ़ासले को कम करो जो तुम्हारा हुज़ूर पाक से है। सकून अल्लाह के क़ुरब में, उसकी याद में, उसके फ़ज़ल से, उसके बंदों पर रहम और ख़िदमत करने से और अपनी ख्वाहिशात के फैलाव को रोकने से मिलेगा। अल्लाह की मर्ज़ी उसका फ़ज़ल है, अपने आप को उसकी मर्ज़ी पर छोड़ दो। सकून की तमन्ना है तो ज़िद, गुस्सा और ख्वाहिश की परस्तिश निकाल दो। ज़िंदगी मौत से मुलाकात से कबल का लम्हा है। वो चीज़ जो अल्लाह की मोहब्बत के अलावा मोहब्बत हो वो गैरुल्लाह है। इंसान की इंसान से मोहब्बत गैरुल्लाह हो सकती है, लेकिन इंसान की इंसान से मोहब्बत ऐनुल्लाह भी है। गैरुल्लाह वो मकाम है जो अल्लाह के रास्ते से दूर कर दे, चाहे वो इबादत ही क्यों ना हो। जिनको इस्लाह बातिन किसी तरीके से मुयस्सर आ जाए तो फिर वो इस्लाह बातिन के सफ़र पर रवाना हो जाते हैं, उनको सूफ़ी कहा जाता है। ये दुआ ज़रूर किया करो कि या अल्लाह हमें ऐसी ज़िंदगी दे जिस पर हम भी राज़ी रहें और तू भी राज़ी रहे। इबादत का शौक़ और इबादत की मोहब्बत अल्लाह ताला के साथ इताअत भी है और मोहब्बत भी।